नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र कार्यक्रम रोजाइमा लोक भाका हप्तामा मङ्गलबार र बिहिबार अपरान्न 4 बजेको अर्पण खबरपछि आउने गर्दछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। आजको यो बिहिबारे बसाइमा तपाईँ पनि आउन सक्नुहुनेछ, लोक भाकाहरू रोज्न सक्नुहुनेछ र तपाईँले रोजेको लोक भाकाहरू जम्मा एकजना साथीलाई समर्पण गर्न सक्नुहुनेछ र सम्झिन सक्नुहुनेछ। त्यसका लागि हामीले 2 वटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट को बोल्नु भयो? सरु अधिकारी। अनि सरुजी के छ नयाँ नौलो खबर? सबै ठिक छ। हाम्रो पनि सबै ठिक छ। हाम्रो पनि खाजा भयो। तपाईँको? अनि आज कुन भाका रोज्ने? मैले विष्णु दाईलाई भनिसक्नु भएको छ। अनि कसलाई समर्पण गर्ने? आफ्नो मान्छेलाई। हुन्छ सरुजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले छुट्टिन्छु। नमस्कार। आउँदै पानी पर्यो झन्डै शरीर भिजो, रोदी घर यादै रोगो किन आइनौ हिजो, ए झम झम तर्कियो पानी जोगायो छाताले छेकेर, रोदीमा मैयाउनी थिइन रोदी कि मैयालाई देखेर, रोदीमा मैयाउनी थिइन रोदी कि मैयालाई देखेर, सुर पनि पहिलेकै जस्तो लैजाउँ कि दिलमा नाम लेखेर, सुर पनि पहिलेकै जस्तो लैजाउँ कि दिलमा नाम लेखेर, पदमपुरबाट आउनुहुने साथी सर अधिकारीले आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ। त्यसको लागि 0556 63 332 0556 63 333 बाट हामीले खुला गरिसकेका छौँ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट राधा। राधाजी तपाईँ र हाम्रो पहिलोचोटि कुराकानी? ए अरू अरू कार्यक्रममा त भइरहन्छ, तपाईँसँग पहिलोपटक हो भन्नुपर्छ दादा। मेरो तर्फबाट तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा स्वागत छ। थ्याङ्क यू दादा। अनि आज कुन भाका रोज्ने? विष्णु दादालाई भनिरहेको छु। भन्नु सक्नु भइसकेको छ? हजुर। अनि कसलाई सम्झिने? सुनिता ढकालको लागि, सुनिताले हराउनु भएको थियो भन्नुभएको थियो, हरा छैन सुनिताजी भन्दै बिताउन जान्छु। ओके बाबाई। हुन्छ। खान्न म त पिँडालु खुक्यायो खुक्यायो मैसो जलाई मायाले चुकायो। यो सुमधुर आवाज थियो बद्री पङ्गिनन चन्दा आर्यालको। काठमाडौँबाट आउनुहुने राधाले रोज्नु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने भाका रोज्नु सक्नुहुनेछ र आफूलाई मनपर्ने साथीलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0555363332 0555363332। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। हजुर। अनि प्रेम कुमारजी के छ नयाँ नौलो खबर सुनाउनुहोस्। हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। आज कुन भाका रोज्ने? हुन्छ, कसलाई सम्झिने? हुन्छ धन्यवाद। खै मारने जस पानी हारायो फूल को लेहरा पायाले भयो फूल फूलेरा पायाले भयो आधी जोबन हस्खेल मै गायो आधी जोबन मायाले भयो उस पानी हारायो खै मारने जस पानी हारायो फूल फुलेरा पायाले भयो फूल फुलेरा पायाले भयो आधी जोबन हस्खेलमै गयो आधी जोबन मायाले भयो फूल फुलेरा पायाले भयो आधी जोबन हस्खेलमै गयो आधी जोबन मायाले भयो रेडियो अर्पण 107.5 मेगाहर्ज।

कुम्रोजबाट आउनुहुने साथी सुन्ताले रमाइलो गीत भाका रोजेर गइसक्नु भएको छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ, जम्मा एकजना साथीलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 363 332, 0556 363 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मैले अलिक गाह्रो परे, कहाँबाट को बोल्नु भयो रे? खोराकदेखि बाटुली लामा। अनि के छ अघि भर्खर भर्खरकै खबर चाहिँ के छ नि? अघि दिउँसो सोधिसक्यो, अहिले खबर चाहिँ के छ? भर्खरकै खबर सबै ठिक छ? अनि आज कुन भएको रोज्ने? हुन्छ, कसको लागि? हुन्छ छुट्टिन्छौँ, नमस्कार। खोराकबाट आउनुहुने साथी बाटुल लामाले आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। तपाईँसँग कुराकानी गर्दा गर्दै अनि तपाईँले नै रोज्नु भएको भाकाहरू बजाउँदा बजाउँदै कार्यक्रम रोजाइमा लोक भाकाको निर्धारित समय सकिने लागेको छ भनेर इसारा पाएको छु। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, पदमपुरबाट सरु अधिकारी, काठमाडौँबाट राधा, माडीबाट प्रेम कुमारी, कुन्द्रोजबाट सुन्ता, र अन्तिममा फोन गर्ने साथी कुराकबाट हुनुहुन्थ्यो, बाटुल लामाले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि विशेष आभार प्रकट गर्दै यो गीतलाई पृष्ठभूमिमा छोड्दै विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। घरमा परल पारीमा बन्छु के छ तनी सन्चोरा बिसन्चो।